चलिए अब मेन पॉइंट्स लिखते हैं रुकू के, ताकि हम फिर आगे भी जा सकें। और अगला लेसन इतना खूबसूरत है कि मेरा दिल चाह रहा है कि हम जल्दी से सूरत का इंट्रोडक्शन करके आज उस लेसन को भी पूरा कर लें। अल्लाह ताला ही हमारे लिए आसानियाँ कर दे। पांच मेन पॉइंट्स हैं, रुकू नंबर 7 है ये। पहला मेन पॉइंट है अल्लाह ताला की किताब, 7 बातें हैं इसमें, बरकत वाली है। इसकी पैरवी करो, अल्लाह का तकवा इख्तियार करो ताकि तुम पर रहम किया जाए। दलील रोशन है, तुम उज़र नहीं कर सकते। हिदायत है, रहमत है। इससे रूगर्दानी की पादाश में बदतरीन सज़ा मिलकर रहेगी। दूसरा पॉइंट है कानून शिकनी का हिसाब होगा, 4 बातें हैं इसमें। आयात से मुंह मोड़ने वालों को बदतरीन सज़ा मिलेगी। फरिश्ते आए या रब खुद आए या निशानियां जाहिर हो जाएं, फिर इस वक्त का ईमान फ़ायदा न देगा। ज़िंदगी में ईमान न लाने वालों को वहाँ कोई भलाई न मिलेगी। जो बदी लेकर आएगा उतना ही बदला दिया जाएगा जितना उसने कसूर किया, जुल्म नहीं होगा। तीसरा पॉइंट है अल्लाह के दीन को टुकड़े करने वालों का दीन से कोई ताल्लुक नहीं। 3 बातें हैं इसमें भी। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ तफरका करने वालों का कोई ताल्लुक नहीं। इनका मामला अल्लाह ताला के सुपुर्द है। अल्लाह ताला इन्हें बताएगा वो क्या करके आए हैं। 4th मेन पॉइंट है अल्लाह ताला का दीन, 6 बातें हैं इसमें। इसमें कोई टेढ़ नहीं, सीधा रास्ता है, इब्राहीम अलैहिस्सलाम का तरीका है। यकसू होकर इस दीन को इख्तियार किया जा सकता है, शिर्क से इसका कोई ताल्लुक नहीं। दीन का मुतालबा है कि नमाज, कुर्बानी, जीना, मरना, दीन का मुतालबा है कि नमाज, कुर्बानी, जीना, मरना अल्लाह ताला के लिए हो जाए। 5वां मेन पॉइंट है अल्लाह ताला ही हाकिम है। इसमें 9 बातें हैं। क्या मैं अल्लाह ताला को छोड़कर कोई और रब तलाश करूं, जबकि कायनात का रब वही है। अल्लाह ताला की तरफ सबको पलटना है जो हाकिमे हकीकी है। हर शख्स जो कमाता है इसका जिम्मेदार है, जवाबदेही करनी होगी। अल्लाह ताला ने जिसके जिम्मे जो काम लगाया वो खुद जिम्मेदार है, कोई दूसरा बोझ नहीं उठाएगा। अल्लाह ताला तुम पर इख्तलाफात की हकीकत खोल देगा, اس نے تمہیں زمین پر خلیفہ بنایا، اسی نے تمہیں آزمائش میں ڈالا، مختلف درجات دیے، اللہ تعالیٰ سزا دینے میں تیز ہے، اللہ تعالیٰ درگزر فرمانے والا ہے اور رحم فرمانے والا ہے۔ پسندیدہ رویے دیکھتے ہیں، کتاب کی اتباع کرنا، اللہ سے ڈرنا، نیکیوں میں جلدی کرنا، ہدایت کے راستے پہ جمے رہنا، نماز، قربانی، جینا اور مرنا اللہ تعالیٰ کے لیے کرنا، اللہ تعالیٰ کے ساتھ کسی کو شریک نہ بنانا، کسی بھی نیکی کے کرنے میں پہل کرنا، جی ناپسندیدہ رویے دیکھیں گے، کتاب کے پڑھنے پڑھانے سے غافل رہنا، محض عذر باندھنا کہ اگر موقع ملتا تو زیادہ ہدایت والے ہوتے، آیات کو جھٹلانا، خود بھی رکنا دوسروں کو بھی روکنا، نشانیاں مانگنا، ایمان لانے کے موقع کو کھو دینا یا نیکی کے موقع کو کھو دینا، نیکیوں کے معاملے میں انتظار ہی کرتے رہنا، دین کو ٹکڑے ٹکڑے کرنا، شرک کرنا، اللہ کے سوا کسی اور کو رب بنانا، دوسروں کی آس پر گناہ کرنا کہ وہ میرے بوجھ اٹھائیں گے، نعمتوں کی آزمائش میں پورا نہ اترنا۔ یہ ساری اچھی باتیں انشاءاللہ ہم نے اپنے عمل میں لانی ہیں اور بری چیزوں کو اپنی زندگی سے نکال دینا ہے، اپنی زندگی کے لیے ایک نصب العین بنانا ہے کہ للہیت آ جائے، جینا مرنا اللہ کے لیے ہو جائے، اللہ تعالیٰ ہمیں ایسے ہی مسلمان بنا دے کہ جن کا ہر ہر عمل صرف اور صرف اپنے مالک کے لیے ہو جائے، اور اللہ تعالیٰ ہمیں باطل ہونے والے اور ضائع ہونے والے اعمال سے بچا دے۔ دعا کرتے ہیں کہ پوری صورت میں ہم سے اگر کوئی غلطی ہو گئی تو اللہ تعالیٰ اس کو معاف کر دے، آئندہ کے لیے ہماری اصلاح فرما دے، اور ہمیں بہترین طریقے سے اگلی صورت کو پڑھنے کی اور اپنے عمل کے لیے باتوں کو نوٹ کرنے کی توفیق عطا فرما دے۔ سبحان ربک رب العزت عما یصفون، والسلام علی المرسلین، والحمد للہ رب العالمین، ربنا تقبل منا انک انت السمیع العلیم، وتوب علینا انک انت التواب الرحیم، وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین، آمین۔